आज मलाई तिम्रै दिलको माली भन्न मन लाग्यो, मनै मनले सोची हेरेँ काली भन्न मन लाग्यो। आज मलाई तिम्रै दिलको माली भन्न मन लाग्यो, मनै मनले सोची हेरेँ काली भन्न मन लाग्यो। अब मलाई तिम्रै सहाराको खाँचो देखेँ, तिमी फुल मलाई तिम्रै डाली भन्न मन लाग्यो। मनै मनले सोची हेरेँ काली भन्न मन लाग्यो, तिमी फुल मलाई तिम्रै डाली भन्न मन लाग्यो। हस्त नमस्ते, विशाल ओली गाउँले खाला।